أعوذ بالله من الشيطان الرجيم. انہی خرابیوں میں سے جن کا ذکر پیچھے گزرا، یعنی یامرکم بالسوء، پھر والفخشا اور ان تقولوا علی اللہ ما لا تعلمون، یہ تین مرحلے طے کرنے کے بعد چوتھے مرحلے پہ شیطان کیسے ڈالتا ہے؟ وَإِذَا قِيلَ لَهُمُ اتَّبِعُوا مَا أَنزَلَ اللَّهُ، اور جب ان سے کہا جاتا ہے کہ پیروی کرو اس چیز کی جو اللہ نے نازل کی، قالوا بل نتبع ما الفينا عليه آباءنا، تو وہ کہتے ہیں کہ ہم تو اسی کی پیروی کریں گے جس پر ہم نے اپنے باپ داداؤں کو پایا. اللہ تعالیٰ پوچھتے ہیں، اولو كان آباؤهم لا يعقلون شيئا ولا يهتدون، کیا اگرچہ ان کے باپ دادا کو کوئی عقل نہ ہو اور وہ ہدایت نہ رکھتے ہوں، پھر بھی تم انہی کے طریقے پہ چلو گے؟ کیا پھر تم واقعی پھر بھی ان کے ساتھ یہی معاملہ کرو گے؟ یعنی اب یہ ہے شیطان کا چوتھا ٹرک جو ان آج کے سبق میں ہمارے سامنے ہے، اور وہ کیا ہے کہ باپ دادا کی تقلید، ان کے رسم و رواج پہ لگے رہنے کی بات کر کے انسان کو گمراہیوں پہ ڈال دیتا ہے. اس آیت کی شان نزول میں بھی آتا ہے، علامہ سیوطی ہی بیان کرتے ہیں حضرت ابن عباس کی روایت سے، کہ نبی صلی اللہ علیہ وسلم نے یہود کو اسلام کی دعوت دی اور اس کی رغبت دلائی اور اللہ تعالیٰ کے عذاب سے ڈرایا، تو رافع بن حرملہ اور مالک بن عوف بولے، اے محمد صلی اللہ علیہ وسلم، ہم تو اس چیز کی پیروی کریں گے جس پر ہم نے اپنے باپ دادا کو پایا، یعنی آپ کی بات نہیں مانیں گے کیونکہ وہ ہم سے زیادہ عالم اور اچھے تھے. اس پر رعایت نازل ہوئی کہ جب ان سے کہا جاتا ہے کہ اللہ کی نازل کردہ باتوں پر ایمان لاؤ تو آگے سے یہ باتیں کرتے ہیں. اب یہ بات اگر ہم دیکھیں تو ہمارے لیے بھی تو اس میں سوال ہے نا، کہ اللہ تعالیٰ کے طریقے کو چھوڑ کر باپ دادا کے طریقوں کی پابندی کیسے کی جاتی ہے؟ اب دیکھیے کہ ایک زندگی گزارنے کا طریقہ ہے رب کا، دلیل کی بنیاد پہ، اسلام کی بنیاد پہ، حقیقت کی بنیاد پہ، لیکن جب ہم لوگ باپ دادا کی محبت اور ان کے نام پر ہم اپنے رسم و رواج نہیں چھوڑتے. اگر آج کے دور میں ہم اپنی زندگیوں پہ غور کریں، کتنی ہی جاہلانہ رسومات ہیں، کتنی ہی بے عقلی کی رسومات ہیں، اور انسان ان کی طرف کیسے جاتا ہے؟ صرف ایک شادی کو دیکھ لیجئے، منگنی کو دیکھ لیجئے، یہ جتنی رسومات ہیں یہ کہاں سے آئیں؟ کس نے یہ شریعت بتائی؟ کیا یہ ہمارے معاشرے کا رواج نہیں؟ ایسا لگتا ہے کہ شیطان نے چاروں طرف سے ہمیں جکڑ رکھا ہے، تقلید کے پھندوں میں اپنے آپ کو ڈال لیا. ویسے تو بڑوں کے نام بھی نہ یاد ہوں، لیکن ان کا نام لے کے بڑے سے بڑے گناہ کرنے کو ہم نے اپنے لیے عام کر لیا. آپ دیکھیے کہ مثال دوں گی، کچھ چیزیں اپنے سامنے رکھیے، بلکہ آپ میرے سے زیادہ اچھا جانتے ہوں گے کہ آپ لکھیں کہ صحیح میں کہاں کہاں باپ دادا کے نام پہ بیکار جاہلانہ رسمیں کرتی ہوں. ایک شادی کے موقع پہ جو رسومات ہے، اگر آپ اس کو ہی دیکھ لیں تو کون سی چیز جو ہے آپ کو سنت سے ملتی ہے اور کون سا کام ہے جس کا حکم قرآن میں ملتا ہے؟ بس آپ دیکھیے کہ دلہن کو جو دروازے سے گزارنے سے پہلے تیل ڈالتے ہیں لوگ، بعض لوگ، ان کا خیال ہوتا ہے بلائیں ٹلتی ہیں، یہ کس کی تقلید ہے؟ گود بھرائی کس کی تقلید ہے؟ بڑا بڑا جہیز دینا یہ کس کی تقلید ہے؟ شادی کے موقع پہ دلہا کو سالیوں کا دودھ پلانا یہ کس کی تقلید ہے؟ بھابھی کے گھٹنے پہ جوان نا محرم دیور کا بیٹھنا یہ کس کی سنت ہے؟ شرم آتی ہے سوچ کے بھی، ایک جوان مرد، ایک عورت، ایک لڑکی، انچھوئی لڑکی کے گھٹنے پہ بیٹھ جائے، اس سے زیادہ بے غیرتی اور کیا ہوگی؟ یہی ہے انما یامرکم بالسوء والفحشاء، کیسے سو اور فحش میں انسان کو ڈالتا ہے، اور پھر زبان کھلتی ہے، کیا فرق پڑتا ہے، سالی تو آدھے گھر والی، غیرت بھی انسان کی جو ہے وہ کانپ جائے ایسے جملوں کو سوچ کے. ایک ایک موقع اپنی زندگیوں کا لکھیے، کہاں سے یہ چیزیں شروع ہوئیں، یہ کس کے نام پہ یہ ساری کام ہو رہے ہیں؟ بچہ ہوگا تو بیٹی ماں کے گھر میں آئے گی اور پھر بھاری سامان کے ساتھ رخصت ہوگی، سارے گھر والوں کے تحفے جائیں گے، शादी के मौके पर सास को भारी भारी जेवर पहनाना ये किसकी सुन्नत है? नंदों को अगर कपड़े ना दिए, अगर उनको जेवर ना दिए तो वो उनसे हमारी कोई बात नहीं बनेगी, ये किसकी सुन्नत है हम पूरी कर रहे हैं? ऐसे नहीं लगता कि शैतान ने चारों तरफ से हमें जकड़ लिया? और किस तरह से इंसान गलत गलत काम करके खुशियां मनाता है, ये ठीक है, ये गोद भराई की बातें। बाज लोग दुल्हन जाती है तो पीछे अनाज फेंकती है, क्यों? कहते हैं कि बेटी का जाने से घर का रिस्क ना बंद हो जाए। ऐसा करने से क्या होगा कि माँ बाप को पीछे से भी रिस्क मिलता ही रहेगा, है ना? तो हम परस्ती फिर आप क्या क्या रसूमात है, एक एक पे करें, कोई काम करें। यानी आज यहाँ बैठ के इंशाल्लाह हमने नियत करनी है आज के पूरे सबक का, जो हमने एक अपने लिए अमल का नुक्ता लेना है, वो क्या है? अपने आप को शैतान की गुलामी से पाक करना है। वो इन्नहु लकुम अदुव्वुम मुबीन, दुश्मन और दोस्त को पहचानना है। आज जिन चीज़ों के पीछे हम पड़े रहते हैं, हमारी नमाजें जाती, हमारी इबादत जाती, हमारे मामले दुरुस्त नहीं होते, उसकी वजह क्या है? कि हम बेकार कामों में पड़े हुए हैं। वैसे तो माँ बाप के नाम पे या दादा दादी या बड़े बुजुर्गों के वक्त का फर्नीचर आज हमने फेंक के कबाड़ियों को दे दिया, वो चीज़ें तो पसंद नहीं, वो तो आउटडेटेड हो गई। क्या आज हम वही कपड़े पहनते हैं जो हमारी दादी पहनती थी? क्या आज हम उसी साइकिल पे बैठते हैं जिसमें दादा बैठते थे? नहीं, एक तरफ नफ्स की इत्तबा है, लेकिन शैतान ने गलत से गलत कामों को आम कर दिया। मरने की रस्में देख लें, कितनी ही रस्में, और कितने फख्र से कहते हैं ना हमारे यहाँ यही होता है, आप कौन है? हमारा यही रिवाज है, हमारे खानदान की यही रस्म है। शादी के बाद जब तक 10 दिन तक ऊपर दावते हैं, और पहले चक्कर और दूसरे फेरे और उसमें दावते और मुखलावा ये ना हो जाए, ये कहाँ से आई थी रस्में? बूढ़े बाप की कमर झुक जाती है बेटी की शादी करते हुए, इसके बाद भी किसी का मिजाज सीधा ना हो। ये हैं वो शैतान की जकड़बंदियां जिसमें इंसान को उसने लादा, और नतीजा क्या हुआ कि आज हम असल मकसद को भूल गए। उस इलाह के साथ ताल्लुक नहीं रहा जिसका बनने के लिए दुनिया में आए थे, आज दुश्मन के बन के चले गए। अपने आप से पूछिए तो सही है। कहते तो ये है कि इन्ना लिल्लाही व इन्ना इलैहि राजिऊन, लेकिन अमल में क्या वाकई अल्लाह के हैं? क्या मैं अल्लाह की हूँ? क्या मैं शैतान की तो नहीं हो गई? क्या वाकई शैतान को मैं अपना दुश्मन समझती हूँ? क्या वाकई मैंने ऐसे काम तो नहीं शुरू कर रखे जो फुहश और सू को फैलाने वाले हैं? आप देखिए कि मेहंदी की रस्मों को तो मैं जिक्र ही नहीं करना चाहती, वो तो सिर्फ शर्मिंदगी और शर्मिंदगी। आप सारे लड़कों को पीले कपड़े पहना दें, आप उनको गुलाबी उनके पटके पहना दें, और वो नाचते और कूदते रहें, और आप कहते हैं कि शादी इसके बगैर होती नहीं, क्या ये फुहश और बेहयाई नहीं? आज जितनी तेजी से हम मुसलमानों के अंदर फहाशी आम हो रही है, अगर इसको आज हमने ना रोका तो याद रखिए कि आने वाली नस्लें इसमें बह जाएंगी। कोई उनको बताने वाला ना होगा, कोई उनको समझाने वाला ना होगा। जो देखते हैं मूवीज में वही करना चाहते हैं। पहले तो ढक छुप के कोई करते होंगे, अब तो पेयर्स बन के ये काम होते हैं। उसी वक्त लोग सिलेक्ट कर लेते हैं कि अब अगली शादी किसकी किससे होनी है। क्या शादियां और हमारे ऐसे फंक्शन आज सबसे ज्यादा नजरों की गंदी यानी नजरों का उठना और बदनिगाही का जरिया नहीं बन गए? सबसे ज्यादा लड़के लड़कियों में और लड़कियां लड़कों में इन्वॉल्व नहीं दिखते? एक वक्त था कि दूल्हा और दुल्हन में सबकी तवज्जो होती थी, वो कैसे लग रहे हैं, वो क्या अपने, अब हर एक दूल्हा और दुल्हन बनने में तैयार है। ये वो शैतान के रास्ते हैं कि जिसकी वजह से इंसान हिदायत पे नहीं आते। अल्लाह ताला फरमाते हैं कि वो लोग जो शैतान की बात तो माने लेकिन रब की बात का इनकार करें, फिर उनकी मिसाल तो उस शख्स की तरह है कि जिसके सामने बोलते रहो, चीखते रहो, चिल्लाते रहो, लेकिन वो नहीं सुनेगा, वो नहीं मानेगा। और याद रखिए, अगर कुरान पढ़ के भी हमने अपने आप को इन पाबंदियों से आज़ाद नहीं करवाया तो इसका मतलब यही है कि अभी रगो रेशे में जाहिलियत का जहर मौजूद है, अभी अंदर से दीन नहीं आया, ऊपर से लबादे दीन के आ गए लेकिन दिल नहीं बदला। इस्लाम हमसे एक सिंपल ज़िंदगी का मुतालबा करता है जो अल्लाह के असूलों के मुताबिक हो। आज हमें वक्त क्यों नहीं मिलता? आज हमारे माल कहाँ लगते हैं? इन्हीं रस्म और रिवाज को पूरा करने में तो जिंदगियां लग जाती हैं। एक शादी होती है और कितने कर्जों के बोझ हमारे ऊपर आने लगते हैं। तो जितना इंसान अपने आप को इससे बचाएगा اتنا ہی وہ ان چیزوں سے انشاءاللہ تعالی محفوظ ہوگا. کوئی نہ کوئی نیت کریے اپنے لیے، کمٹمنٹ کریں کہ میں نے فلاں کام اب نہیں کرنا، اپنے آپ کو اس سے نکال دیں، اور میں نے ان لوگوں کی مثل نہیں بننا جن کا ذکر اگلی آیت میں آ رہا ہے. کیا؟ وَمَثَلُ الَّذِينَ كَفَرُوا، اور کافروں کی مثال، كَمَثَلِ الَّذِي يَنْعِقُ، اس شخص کی مثال جیسی ہے جو چلاتا ہے، بِمَا لَا يَسْمَعُ إِلَّا دُعَاءً، ساتھ اس کے کہ وہ سنتے ہیں مگر ایک پکار کو، وَنِدَاءً، اور صرف آواز، سمن بکمن امیون فہم لا یعقلون، بہرے ہیں، گونگے ہیں، اندھے ہیں اور یقل سے کام نہیں لیتے. یہاں اللہ تعالیٰ نے ان لوگوں کو جو اللہ کی بات چھوڑ کے شیطان کی بات لے لیں، سچے صاف ستھرے دین کو چھوڑ کے باپ دادا کی تقلید کے پھندے گلے میں ڈال رہے ہیں، ان کے لیے کہا ہے کہ یہ تو ایسے ہیں کہ جتنا مرضی ان کے سامنے بولتے رہو یہ نہ مانیں گے. یعنی وہ لوگ جو اللہ کے بتائے ہوئے راستے پر چلنے سے انکار کر دیں، ان کی مثال جہاں بہرے، گونگے اور اندھے پن سے دی گئی. نہ سمجھی دو طرح کی ہوتی ہے، یعنی شاید کم دو طرح سے سمجھیں گے. ایک کیا ہے کہ یہ ان لوگوں کی حالت ہے جو نادان جانوروں جیسے ہیں، اپنے چرواہوں کے پیچھے جاتے رہتے ہیں اور سوچے سمجھے بغیر اس کی آوازوں پر حرکت کرتے ہیں. یہ کون شخص ہے؟ مقلد، تقلید کرنے والا، باپ دادا کا نام لے کر ان کے طور طریقوں پہ عمل کرنے والا، اپنی عقل کو استعمال نہ کرنے والا، دلیل کو نہ ماننے والا. یہ ہے مراد اس میں. تقلید کہتے کس کو ہیں؟ آپ دیکھیں ہیں کہ کاف لام دال سے تقلید، قلادہ. سورت مائدہ میں انشاءاللہ یہ باتیں بہت کھل کے آئیں گی سامنے. جانور کے گلے میں جو پٹا ڈلتا ہے اس کو قلادہ کہتے ہیں. تو مقلد کون ہے؟ تقلید کرنے والا کون ہے؟ اپنے باپ دادا کے رسم و رواج، ان کے طور طریقے، اور دین میں بھی تو انہیں کی پیروی کرتے ہیں نا. کیوں نہیں چھٹتی ہم سے ایسی باتیں جو بچپن سے کرتے آئے؟ دین کے نام پہ بدعت کیوں نہیں چھٹتی؟ طریقے کیوں نہیں چھٹتے؟ آنکھیں بند کر کے باپ دادا کے پیچھے چل رہے ہیں، جیسے بھینس کو نہیں پتا کہ وہ میرا مالک مجھے کہاں لے کے جا رہا ہے، یہ مجھے کاٹنے کے لیے لے کے جا رہا ہے یا مجھے کھلانے کے لیے لے کے جا رہا ہے، وہ چلتی رہتی ہے. اسی طرح مقلد اپنی عقل استعمال نہیں کرتے. ایک تو اس کا یہ معنی بنا. دوسرا اس کا معنی کیا بنتا ہے؟ کہ اللہ کی طرف بلانے والا جب ایسے لوگوں کو دعوت دیتا ہے تو اسے صاف محسوس ہوتا ہے کہ یہ آواز سن رہے ہیں، مانیں گے نہیں. دوسرے سنس میں یہ کون لوگ ہیں؟ کہ جو بات سنتے تو ہیں لیکن مانتے نہیں ہیں. ہم میں سے تو نہیں ہے کوئی ایسا؟ یہ بول رہے ہیں ان کو بولنے دیجیے، یہ تو بہت دفعہ کہہ چکے، یہ تو فلاں وقت بھی ہوئی بات، فلاں بھی ہوئی، ہم نہ مانیں گے. جس کو ہم کہتے ہیں نا میں نہ مانوں، ان کا وہ رویہ ہوتا ہے. جب انسان کسی چیز کا استعمال نہیں کرتا تو اللہ تعالیٰ اس چیز کی کام کرنے کی صلاحیت انسان سے چھین لیتا ہے. اسی لیے یہاں پھر اسی بات کی بات کی کہ انسان اپنے آپ کو ابھی سے بدل لے. جتنا زیادہ انسان اپنے آپ کو بدلے گا اتنا ہی فائدہ ہوگا. میں نے دیکھا کہ خاندانوں میں بری رسمیں بھی چلتی رہتی ہیں. ویسے میں نے دیکھا بعض لوگ کہتے ہیں ہاں ہمارے خاندان میں تو دیر تک سونے کی عادت ہے، ہم تو نہیں جلدی اٹھتے اور ہم تو بس راتوں کو دیر تک جاگتے ہیں. یہ بھی ایک فیشن بنا لیا. حالانکہ آپ دیکھیے کہ جو شخص دیر تک جاگتا ہے اور صبح دیر تک سوتا ہے تو اس نے تو اپنی زندگی ضائع کر دی. بعض لوگ 5 دن تو جلدی اٹھتے ہیں اور 2 دن جو ہوتے ہیں وہ پھر سوتے ہیں کہ ویکینڈ ہے. ساری عمر کی ریاضت ضائع ہو جائے گی اگر کسی نے 2 دن کی نماز ضائع کر دی جان کے اس خیال سے کہ اب آج تو بچوں نے اسکول نہیں جانا تو چلو سو جاتے ہیں. اللہ نے یہ عمر ہمیں سونے کے لیے نہیں دی. سونا تو اور کام کرنے کے لیے ہوتا ہے. اور قبر میں جانے سے پہلے کیوں دنیا میں قبر والا سوئیں؟ بعض گھر صبح، معذرت کے ساتھ کہوں گی، کہ قبرستان کا منظر پیش کرتے ہیں جب 10-10-11 بجے تک سوتے رہتے ہیں. اللہ تعالیٰ فرماتے ہیں یہ شیطان تمہیں کہاں لے کے جا رہا ہے؟ تم کیا کر رہے ہو؟ تمہیں اپنے نفع اور نقصان کا فرق نہیں پتا؟ تمہیں نہیں پتا کہ تم اپنے صبح کا آغاز ہی کس سے کرتے ہو؟ शैतान के कदमों की पैरवी से करते हो। तुम बाप दादा का नाम लेके गलत रस्में करते हो। तुम शैतान को अपने घरों में जगह देते हो। तुम्हें अल्लाह का दीन अच्छा नहीं लगता। तुम्हारी आज जिंदगी का मकसद क्या दिख गया? सिर्फ खूब अच्छा खाना पीना पहनना ओढ़ना, फिर अच्छी जगह शादी, फिर अच्छे अच्छे कपड़े, फिर बच्चे पैदा करना और बस खत्म। क्या तुम सिर्फ इन्हीं कामों के लिए दुनिया में आए थे? तुम क्यों इस इंतजार में हो कि मेरे खानदान में कभी किसी ने ये नहीं किया, मेरे बड़ों ने ये कभी नहीं किया? वैसे तो तुम हर चीज में पायनियर बनना चाहते हो, तो क्या तुम शैतान की बातों में आके अपने लिए नेकी के मौकों को छोड़ दोगे? हरगिज नहीं। ला याकिलून शैय वला यहतदून। उनको तो अक्ल नहीं थी, उन तक तो हिदायत का पैगाम नहीं पहुंचा, इसीलिए तो वो गूंगे बहरे बन के जिए। तुमने ऐसा नहीं करना। तुमने क्या करना है? अल्लाह के हुक्मों को मानना है, और वही हुक्म जो पीछे था वो दोबारा आ गया। या अय्युहल्लज़ीना आमनू, ए ईमान वालो, कुलू मिन तय्यिबाति मा रज़क़नाकुम, खाओ जो हमने तुमको पाकीज़ा चीज़ें दी। वश्कुरू लिल्लाह, और अल्लाह का शुक्र अदा करो। इन कुंतुम इय्याहु ताबुदून, अगर तुम सिर्फ उसी की इबादत करते हो। रुकू के आगाज में हमने देखा था या अय्युहन्नास, ए लोगो, कुलू मिन तय्यिबात। अब यहाँ स्पेसिफिक करके या अय्युहल्लज़ीना आमनू आ गया। क्यों? क्योंकि इसके बाद जो अहकाम आ रहे हैं वो सिर्फ ईमान वालों के लिए हैं। हुक्म चूंकि खास था तो खिताब भी खास कर दिया। ईमान की नस्बत से पुकार के बताया कि ईमान का तकाजा है कि पाकीज़ा खाओ। ये आयत बेहतरीन आयतों में से है जो इस्लाम का नज़रिया पेश करती है कि खाने पीने का असल मकसद क्या होना चाहिए। इंसान की इबादत उसके खाने से मुतल्लिक है। तीन चीज़ें इस आयत में काबिले गौर हैं। कुलू मिन तय्यिबात, और वश्कुरू लिल्ला, और इन कुंतुम इय्याहु ताबुदून। हकीकत यह है कि खाने का इबादत के साथ गहरा ताल्लुक है। जब इंसान कोई नेमत पाता है ना, तो उसको नेमत देने वाले की कदरदानी करनी है। दुनिया में तो ऐसे ही करते हैं ना, कोई एक वक्त खाना खिलाता है तो कितनी थैंक यू करते हैं उसका, दरवाजे तक यही कहते रहते हैं, बहुत मज़ा आया, बड़ी मेहनत की, बहुत अच्छा था। फिर शुक्रगुजारी करते हैं ना, गुन गाते हैं लोगों के जब वो 4 दिन हमें खिला दें। अल्लाह ताला कहता है तुम मेरे भी गुन गाओ। खुलू मिन तय्यिबाति मा रज़क़नाकुम, खाओ तय्यब हलाल पाकीज़ा, और वश्कुरू लिल्लाह, और शुक्र करो अल्लाह का। इस्लाम अच्छा खाने से मना नहीं करता। हाँ, हुक्म क्या है? खा के उसकी नाफरमानी ना करो। वश्कुरू लिल्लाह, फिर उसका शुक्र भी अदा करो। और शुक्र क्या है, पीछे हम बात कर चुके, नेमत देने वाले की दिल से कदरदानी करना, जुबान से उसका इजहार करना, और अपने आज़ा से, अपने जवारे, अपने बॉडी ऑर्गन से वो काम करवाना जिससे नेमत देने वाला राजी हो जाए। जब इंसान अल्लाह की नेमतों को इस्तेमाल करे तो झुक जाए, दिल से कदर आ जाए कि अल्लाह तू नहीं दिया, ये तेरा। हम ज़ाहरी असबाब में अटके रहते हैं, फलां ने बनाया, फलां कंपनी का है, बड़ी अच्छी है, बहुत अच्छा प्रोडक्ट है, ये ऑर्गेनिक है, इसमें विटामिन एडेड है, इसमें फलां डाला हुआ है, फलां डाला है। असल सोर्स तक पहुँचते ही नहीं कि असल किसने बनाया था। तुम तो इस पे खुश हो कि किसी ने इसको पेस्चराइज कर दिया, किसी ने इसके अंदर कुछ इंग्रेडिएंट्स मिला दिए, कुछ निकाल दिए, फैट डाल दी, निकाल ली। ज़रा सोचो तो सही, दिया किसने था? जूं ही इंसान ये सोचता है तो उसका दिल झुकने लगता है, वश्कुरू लिल्लाह, अल्लाह का शुक्र अदा करता है। इंसान खाने पीने की कोई भी चीज़ खाए जो हलाल हो। यहाँ कुलू मिन तय्यिबाति मा रज़क़नाकुम, इससे क्या बताया? पाक चीज़ों को बेतकल्लुफ़ खाओ, यानी पुरानी पाबंदियाँ तोड़ दो। बाप दादा का नाम लेके हलाल को हराम ना करो। हाँ, अल्लाह ताला क्या चाहता है? खाने पीने के बाद तुम्हारे दिल में जो एहसास पैदा हो वो शुक्र का हो, वो अल्लाह की इताअत का हो। اس کی بندگی کا احساس ہو. جتنی اللہ کی محبت ہوگی اتنا ہی اچھا لگے گا. اس سے فائدہ کیا ہوگا کہ انسان کھائے گا تو پھر کھانے میں نقص نہیں نکالے گا, کچھ کمی بیشی ہو گئی تو اور عاجز ہو جائے گا. اللہ کے نبی صلی اللہ علیہ وسلم کی عادت تھی کہ کبھی کھانے میں عیب نہیں نکالتے تھے, پسند ہوتا تو کھا لیتے, ناپسند ہوتا تو چھوڑ دیتے. یہ بات حضرت ابو ہریرہ کے ذریعے صحیح بخاری سے ہم تک پہنچی. تو کیا طریقے ہیں اللہ کا شکر کرنے کے اور اس کی عبادت کرنے کے؟ نمبر ایک, کھانے میں نقص نہیں نکالنا, جو مل گیا اس کو کھا لیا, اچھا نہیں لگا اگر نہیں دل مانا چھوڑ دیں, لیکن زبان سے یہ نہیں کہنا کہ یہ کیا پکایا. ہمارے ہاں تو صرف کھانے میں نمک کم ہو جائے تو کھانا ٹیبل کی بجائے فرش پہ گر جاتا ہے, پلیٹیں ٹوٹنے لگتی ہیں. یہ کوئی مسلمانوں کا رویہ نہیں, یہ وشکرو للہ کی کیفیت نہیں. پھر اور کیا طریقہ ہوتا ہے, کیسے انسان شکر کرتا ہے؟ کھا کے بسم اللہ پڑھ کے شروع کرے, اور کھانے کے بعد دعا پڑھے الحمدللہ کی. حضرت انس بن مالک فرماتے ہیں اللہ کے نبی نے فرمایا, اللہ تعالیٰ اس بندے سے خوش ہوتا ہے جو کھانا کھاتا ہے تو اس پر اللہ کی حمد کرتا ہے, اور کچھ پیتا ہے تو اس پر بھی اللہ کی حمد کرتا ہے. کیا عمل کی بات نکلی؟ کھانے سے پہلے اور کھانے کے بعد کی دعا پڑھنی ہے. پھر اسی طرح آپ دیکھیے کہ دل کے اندر اللہ کی بات پوری کی جائے, شکر کیا جائے اس چیز میں کہ واقعی وہ اتنا کچھ دیتا ہے. نبی صلی اللہ علیہ وسلم سے ایک بڑی پیاری سی دعا ہمیں ملتی ہے, حالانکہ وہ دعا بہت زیادہ لوگ نہیں بھی جانتے. رکھوں گی آپ کے سامنے, ابو داؤد کی روایت ہے ابو امامہ باہلی سے, کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا, یعنی کب, کان رسول اللہ صلی اللہ علیہ وسلم اذا رفعت المائدہ, کہتے ہیں کہ جب دسترخوان اٹھایا جاتا, یعنی جب کھانا کھانے کے بعد برتن اٹھتے ہیں, تو نبی صلی اللہ علیہ وسلم فرمایا کرتے تھے, الحمدللہ کثیرا طیبا مبارکا فی, اللہ تعالیٰ کا بہت زیادہ شکر ہے طیب اور برکتوں والا, نہ ایسا شکر جو ایک بار کافی ہو, نہ ایسا کہ جسے چھوڑ دیا جائے, اور نہ ایسا کہ جس کی کچھ ضرورت باقی نہ رہے. الحمدللہ کثیرا طیبا مبارکا فی غیر مکفی ولا مودعی ولا مستغنن عنہ ربنا. یہ دعا یاد کرنے کی ہے, ایک ایک لفظ اللہ کی محبتوں میں ڈوبا ہوا ہے کہ اللہ تیرا ایک دفعہ شکر کر کے نہیں بچیں گے, ہمیں تو شکر کرتے ہی رہنا ہے, کرتے ہی رہنا ہے. جتنا زیادہ اللہ کا شکر کریں گے اتنا ہی ملے گا, اتنا ہی فائدہ ہوگا. سنن نبی داؤد میں ایک اور دعا اللہ کے نبی صلی اللہ علیہ وسلم سے جو منسوب ہے, ابو ایوب انصاری کی, کہتے ہیں کہ جب آپ کچھ کھاتے یا پیتے تو فرماتے, الحمدللہ الذی, تمام شکر اللہ کے لیے ہے, اطعم وسقا, جس نے کھلایا اور پلایا اور اس کو حلق سے اتارا اور اس کے لیے نکلنے کا راستہ بنا دیا. سبحان اللہ, کبھی سوچتے ہیں جو کھاتے ہیں اگر یہ جسم ہی اٹک جائے تو کیا حال ہوگا, جسم سے نہ نکلے تو کتنی طبیعت انسان کی بوجھل ہو. تو یاد رکھیے, جب اللہ کی محبت آتی ہے, اس کا احساس آتا ہے کہ یہ اس نے دیا ہے, تو پھر انسان واقعی جتنا اچھا کھاتا ہے اتنی اچھی عبادت کرتا ہے. جس دن اچھا کھاتا ہے اتنا اچھا عبادت کرے گا. ہم اپنے عمل کو تو دیکھیں, ہمارا کیا حال ہے؟ جس دن صاف ستھرا سیدھا سادہ کھاتے ہیں, عام سا کھانا دال ساگ کھاتے ہیں, تو اس دن نمازیں بھی وقت پہ, صبح شام کے اذکار بھی اچھے, کوئی غیبت بھی نہیں, کوئی بے پردگی بھی نہیں. لیکن جس دن خوب اچھا کھاتے ہیں, سب سے پہلے تو خوب اچھا پہنتے ہیں, خوب قیمتی پہنتے ہیں, اچھے اچھے کھانے کھاتے ہیں, خوشیوں کا موقع آتا ہے, اس دن کیا ہوتا ہے؟ لکھیں سر اپنے پاس, جب میں خوب اچھا کھاتی ہوں تو کیا خوب اچھے عمل بھی کرتی ہوں؟ کیا میرا رویہ ایسا تو نہیں کہ جب اللہ کی نعمتیں مجھے زیادہ ملیں تو میں اس کی ناشکری بھی زیادہ کر دوں, اس کی عبادت سے غافل ہو جاؤں, اس دن عشاء تو نہیں قضا ہو جاتی, اس دن فجر کے لیے آنکھ تو نہیں کھلتی؟ مجھے تو لگتا ہے کہ نافرمانی اور سرکشیوں کے رویے آج ہمارے, اللہ نعمتیں دیتا ہے ہم اس کے مقابلے پہ آ جاتے ہیں، چل اب تو پوچھ ہم سے، اپنے عمل کو درست کرنے کی ضرورت ہے ہم سب کی. اور اس کے بعد پھر ایک تخصیص کے ساتھ کچھ باتوں کو بیان کیا کہ کیا نہیں کھا سکتے. پہلی آیت میں کیا کہا؟ کلو من طیبات، پاکیزہ میں سے کھاؤ. بات تو سمجھ اس سے آ گئی تھی الحمدللہ، لیکن کچھ لوگ جو ہے نا وہ سمجھنا نہیں چاہتے، ان کو صرف لفظ طیب اچھا نہیں لگتا، وہ کہتے ہیں اچھا یہ کیا ہوگا، سبھی کچھ طیب ہے. تب اللہ تعالیٰ نے ایک اشارہ کر دیا کہ دیکھو کچھ چیزیں طیب نہیں ہوتی، اور وہ کیا ہیں؟ انما حرم علیکم المیتہ، اللہ نے تم پر حرام کر دیا مردار، والدم اور خون بہتا ہوا، اور ولحم الخنزیر اور سور کا گوشت، اور چوتھی چیز وما احل بہ لغیر اللہ، اور وہ چیز جس پر اللہ کے سوا کسی اور کا نام لیا جائے. یہ چار منع. یہ اصل میں مزید تفصیل ہے طیباتی ما رزقناکم کی، کہ دیکھو طیب کھانا ہے، ہاں خبیث کیا ہے، ناپاک کیا ہے، وہ یہ چار چیزیں ہیں، یہ حرام ہے بس. اگر آپ غور کریں تو پوری شریعت اسلامیہ میں یہ چار چیزیں حرام قرار دیں. اس ناطے سے پھر سورت انعام میں آپ ایک آیت دیکھیں گے کہ جس میں اخلاقی ناپاکیوں کی بھی ذکر آتا ہے الگ سے، لیکن عام طور پہ جو کھانے پینے کی چیزوں سے تعلق ہے یہ چار چیزیں حرام ہیں. ہم کہتے ہیں جنت میں ایک ہی پھل تو حرام تھا، آدم علیہ السلام نے وہ بھی کھا لیا، لیکن اگر ہم غور کریں تو ہم پہ بھی تو صرف چار ہی چیزیں حرام ہیں، ان میں سے بھی تین ظاہری حرام ہیں، چوتھی چیز جو ہے وہ معنوی طور پہ حرام ہے. کون سی؟ المیتہ، مردار. مردار کیا ہوتا ہے؟ جیسا کہ آپ کو لفظی وضاحت میں بتایا کہ مردار کون سا جانور ہے جو ذبح سے پہلے مر جائے، یعنی جو موت جانور اپنی موت خود مر جائے وہ منع ہے. کیوں؟ کہ اس کے اندر اس کی ساری گندگی جسم کے اندر رہ جاتی ہے، اس کا گندا خون اس کے جسم میں رہتا ہے. اصل میں جو مردار حرام ہے نا، اگر آپ غور کریں تو اس کی دو وجوہات ہوتی ہیں، کہ اس کے جسم کا گندا خون نکل جائے، اور دوسری بات ہے کہ اس پہ اللہ تعالیٰ کا نام نہیں لیا گیا. اسلامی ذبیحہ کیا ہے؟ اس کی دو شرائط ہیں. نمبر ایک، اللہ کا نام لیا جائے، بسم اللہ ہی اللہ اکبر، اور دوسری شرط کیا ہے؟ کہ اس کے جسم کا گندا خون نکال دیا جائے. ان دو وجوہات کی وجہ سے المیتہ حرام ہے. آپ غور کریں اس آیت میں وہ دونوں چیزیں الگ بھی موجود ہیں، الدم آ گیا نا، خون حرام ہے، اور سورت انعام میں آتا ہے کہ دم مسفوح، بہتا ہوا خون، رننگ بلڈ. کیوں؟ کیونکہ اس کے اندر بیماریوں کے جرمز ہوتے ہیں. اور دوسری چیز کیا ہوتی ہے؟ کہ اللہ کا نام نہیں لیا تو اس کا ذکر آگے آ گیا، وما احل بہ لغیر اللہ، یعنی اگر آپ ودم اور وما احل بہ لغیر اللہ کو جمع کر لیں تو میتہ بن جائے گا. تو لہٰذا ایک اور دلیل بن گئی کہ وہ گوشت جو اللہ کے نام پہ نہیں کٹا یا اس کا خون نہیں بہایا اس کو نہیں کھانا. کیوں نہیں کھانا؟ اس لیے کہ وہ طیب نہیں ہے. طیب کیوں نہیں؟ اس لیے کہ خون کے اندر گندگی رہتی ہے، جرمز ہوتے ہیں، جسم میں بیماریوں کا کیریئر ہوتا ہے، وہ جسم میں رہیں گی، انسانوں کو لگیں گی، اور اللہ کے نام سے کیا ہوگا؟ وہ ایک روحانی طور پہ طیب نہیں رہتا. جس مالک نے پیدا کیا، جس نے بنایا، اس کا نام نہ لیا، کسی اور کا لیا، چلو کسی کا بھی نہیں لیتے پھر بھی کھا لیں گے. نہیں، بعض لوگ ایک بہت عجیب و غریب بات کرتے ہیں، اور وہ کہتے ہیں کہ چلو ٹھیک ہے، ہم جو کھاتے ہیں اس پہ تو کسی بزرگ کا تو نہیں لیا، تو وہ تو کسی کا بھی نہیں لیا ہوتا. شاید یہ سوال آپ میں سے کسی کے ذہن میں اٹھے تو میں ابھی بتا دوں جواب اس کا، کہ لوگ کہتے ہیں کہ دیکھو جو سٹورز میں ملتا ہے اس کو کھا لیتے ہیں، کیونکہ چلو مثال ہے وہ خون نکال دیتے ہیں، اب انہوں نے بھی سمجھ لیا کہ اس میں بہت بیماریاں ہوتی ہیں، تو نام نہیں لیا انہوں نے، ہم بعد میں لے لیتے ہیں، کھاتے ہوئے لے لیتے ہیں ایک بات. اور دوسری بات کیا کہتے ہیں؟ کہ چلو اللہ کے علاوہ کسی اور کا نام تو نہیں لیا ہوا نا. اب یہ بات ہے نا، یہ سوال، شاید میرا سوال واضح ہے کہ نہیں. یعنی وہ اسلامی کلی ذبیحے کی دو شرائط ہیں، نمبر ایک اس پہ اللہ کا نام لیا جائے، دوسری شرط یہ کہ اس کے جسم کا فالتو خون نکالا جائے. یہ دو شرائط پوری کرے گا کوئی مسلمان تو بھی کھا لیں گے، یہودی کرے گا تو بھی کھا لیں گے، نصارہ کرے گا تو بھی کھا لیں گے. ان دو میں سے کوئی ایک شرط اگر مسلمان نہیں پوری کرتا پھر بھی نہیں کھانا، یہودی نصرانی نہیں کرتا تو بھی نہیں کھانا، ये बात तो वाजे हो गई। अब मैं एक सवाल जो फर्जी सवाल रख के आपके सामने रखती हूँ कि बास लोग कहते हैं कि क्या फर्क पड़ता है, खा लो, क्यों भाई खून नहीं निकला हुआ? नहीं, वो तो निकालते हैं, ठीक है। दूसरी बात कहाँ गई कि अल्लाह का नाम नहीं लिया तो लोग क्या कहते हैं कि चलो किसी का भी तो नहीं नाम लिया हुआ, कहते हैं ना ये लोग, किसी बुजुर्ग के नाम पे थोड़ी कुछ शिर्क, थोड़ी कुछ भी नहीं लिया। और एक और खूबसूरत दलील देते हैं कि खाते हुए ले लेंगे। चलिए अब इस सवाल को रखिए एक साइड पे, मैं आपको एक बहुत ही, मेरा दिल नहीं चाह रहा वो मिसाल दूं लेकिन मैं ये देनी पड़ेगी क्योंकि बात समझ नहीं आती इसके अलावा। अमूमन एक औरत और एक मर्द का रिश्ता निकाह जुड़ता है, क्या होता है उसमें? चंद बोल अल्लाह के नाम के साथ बोले जाते हैं ना। एक औरत जो गैर थी, जो हराम थी एक मर्द पे, वो जायज़ कब होती है? अल्लाह का नाम लेते ही। और जो ही वो अल्लाह के नाम के साथ उस मर्द के निकाह में आ जाती है तो क्या किसी दूसरे मर्द के साथ उसका ताल्लुक जायज रहता है? नहीं रहेगा ना। अब चलिए, अब एक औरत और मर्द का ताल्लुक बनता है, निकाह ही नहीं हुआ, क्या वो औरत कह सकती है क्या हुआ? नाम ही तो नहीं लिया ना अल्लाह का। कर लेते हैं कोई मामला अपना, खराबी कोई बदकारी कोई जिना हो जाता है, क्या कहेंगे इसको, इजाजत दे देंगे? अल्लाह का नाम छोटी चीज है, क्या कहते हो, तुम्हें कदर ही नहीं है रब की? वमा कदर अल्लाह हक्का कदरी। एक औरत अगर एक कहे कि चलो किसी और के मर्द के निकाह में तो नहीं है ना, जैसे ये दूसरी जो मिसाल लोग देते हैं कि किसी और बुजुर्ग के नाम पे तो नहीं है ना, कुछ भी नहीं लिया, तो क्या एक लड़की किसी लड़के से सिर्फ इस बुनियाद पे ताल्लुक कायम कर सकती है कि वो किसी और मर्द के निकाह में नहीं है? और दूसरी बात है कि चलो नाम ही नहीं लिया ना, और तीसरी बात है कि चलो जिना से पहले कह देते हैं कि तुम मेरा शोहर हो, ये वो मिसाल ले लें जो लोग कहते हैं कि हम खाने से पहले पढ़ लेंगे, तो बहरहाल बात चाहिए कि जिसको समझना उसको बात समझ आ चुकी होगी। वह दम और खून, दमे मसफू बहता हुआ खून मना है। तीसरी चीज़ वह लखमल खिंजीर, खिंजीर का गोश्त भी नहीं खा सकते, क्यों नहीं खा सकते? अल्लाह का हुक्म। दूसरी बात तैयब नहीं, लोग कहते हैं अल्लाह ही ने तो पैदा किया है, तो हम भाई उसी ने पैदा किया, उसी ने कहा ना खाओ तो अब क्या करेंगे? फिर इसमें केमिकली बहुत खराबियां, इसका इंटरनल इंसानी जिस्म से बहुत मिलता है, इसकी कोई बीमारी है वो डायरेक्टली इंसान को लग जाती है, इसके जिस्म में स्वेटिंग नहीं होती, गंदा जानवर है, गलीज आदत है, बेहया जानवर है। देखिए आज शुरू से हम यही थीम लेके चल रहे हैं ना कि हम जो खाते हैं उसका ताल्लुक हमारी आदत पे आता है। अगर आपने ये थीम पॉइंट लूज किया है ना, पूरी बात आपके लिए समझना फायदेमंद नहीं होगी। खाते हैं तो अल्लाह से भी टूटते हैं और हमारी आदत बिगड़ती हैं, खिंजीर के गोश्त खाने वाले की हरकतें खिंजीरों जैसी होने लगती हैं, जो अच्छी फूड खाते हैं उनकी आदत अच्छी होने लगती हैं, खराब खाने वालों की आदत खराब है। और वमा उहिल्ला बिही लिगैरिल्लाह, जो अल्लाह के सिवा किसी और के लिए पुकारा, किसी इमाम के नाम पे, किसी कब्र वाले के नाम पे, किसी जिंदा किसी मुर्दा के नाम पे, उसको भी नहीं खाना, क्यों नहीं खाना? ये तो बहुत ना शुक्रिया। पिछली आयत में आपने देखा कुलू मिन तैयिबाति मा रज़क़नाकुम वश्कुरू लिल्लाह, ज़िबह के वक्त नाम लेना अल्लाह का असल में वश्कुरू लिल्लाह है, अल्लाह का शुक्र करते हैं तूने पैदा किया, आप उस वक्त किसी और का नाम ले लें, ना कदरी नहीं है क्या? ये ना शुक्री नहीं, यानी बीवी अपने शोहर की बजाय किसी और की तारीफें करती फिर रहे, क्या ये ना शुक्री नहीं होती उसकी? यही है यहाँ ना शुक्री कि तुम तो इसको छोटी बात कहते हो लेकिन अल्लाह के लिए ये बहुत बड़ी बात है। और ये मसला है, ये वक्त जो है ना इस आयत की तफसीलात समझने का नहीं है, इसलिए मैं चाहूंगी कि सवालात को थोड़ी देर पेंडिंग रखिए क्योंकि सूरत मायदा की आयत 3 असल में इन मसलों को खोलेगी, ये बहुत तफसील से मसले आएंगे सूरह मायदा में, और चूंकि वो नबी सल्लम की ज़िंदगी में नाजिल होने वाली आखिरी सूरतों में से है तो वहाँ जो अहकाम हैं वो ज़्यादा तफसील से हैं। यहाँ तो सिर्फ ये एक छोटी सी एक्सप्लेनेशन है इस बात की कि तैयब खा लो लेकिन ये ना खाना, ठीक है। और सूरह मायदा की आयत 3 में भी क्या आता है, हुर्रिमत अलैकुमुल मैता वद्दमु वलहमुल खिंजीर वलहमुल खिंजीरी वमा उहिल्ला लिगैरिल्लाहि बिही, और उससे आगे उसकी मजीद तफसील है, चाहें तो आप वहाँ उसके साथ मजीद भी पढ़ सकते हैं क्योंकि ये चीज़ बहुत ज़रूरी है, अल्लाह ताला का नाम लेना और उसका खून बहाना। इब्ने माजा की एक रिवायत है अदी बिन हातिम से, कहते हैं कि मैंने पूछा अल्लाह के रसूल, हम शिकार करते हैं लेकिन हमारे पास छुरी नहीं होती सिवाय धार वाले पत्थर या बांस के टुकड़े के। आपने फरमाया जिस चीज से चाहो खून बहाओ और इस पर अल्लाह का नाम लो। यानी तकरार देखिए कितनी है, खून बहाओ और अल्लाह का नाम लो, काटो किसी से मर्जी। आज की तुम्हारी इलेक्ट्रॉनिक नाइफ्स क्यों ना हो, काट लो, कोई हर्ज नहीं, लेकिन ये दो शरायत पूरी करो। सही बुखारी की एक और रिवायत है, मैं चाहूंगी कि रिवायतें ही सामने रख दूं। मा उन्हिरत दम वजुकी रसमुल्ला ही अलई फकुलू, जिस जानवर का खून बहाया गया हो और इस पर अल्लाह का नाम लिया गया हो उसे खाओ। अब इसका क्या मतलब है कि जब ये दो काम ना हुए हो तो ना खाओ, फिर भी लोग कहते हैं कि ऐसा कोई हुक्म नहीं मिलता कि ना खाओ। हाँ, दो मईता जायज़ हैं। कौन कौन से? मछली और टिड्डी। इसकी दलील क्या है? तिर्मिजी की एक रिवायत है, पानी के बारे में आपने फरमाया हुवत तहूरु माउहू वाहिल्लु मईतत, समंदर का पानी पाक है, तहूर है और इसका मुर्दार हलाल है। इसी तरह दो खून भी हलाल है दम के अंदर, कौन से? कलेजी और तिली, लिवर एंड स्प्लीन। कुर्बानी के गोश्त में सबसे पहले कलेजी ही पकती है तो वो जायज़ है, उसमें मना नहीं, खा सकते हैं इसको। इसके बारे में बहुत सारी चीज़ें और मौजूद हैं। फिर इसी तरह आप देखिए कि अल्लाह ताला ने, यानी ये सारी चीज़, बाज़ लोग कहते हैं क्या इलाज के लिए खा सकते हैं ऐसी कोई चीज़, तो उसके लिए भी मैं रिवायत सामने रख दूँ मुस्तदरक हाकिम की। आपने फरमाया इन्नल्लाहा लम यज अल शिफाओ शिफाउकुम फी मा हर्रम अलैकुम, अल्लाह ताला ने अपनी हराम करदा चीज़ों में तुम्हारे लिए शिफा नहीं रखी, इसमें शिफा नहीं होती। और जो इंसान अल्लाह के नाम के सिवा किसी और का नाम ले ले किसी जानवर पे, तो फिर याद रखिए कि उसकी तो तवज्जो का मरकज ही बदल गया, उसका ज़मीर बदल गया, उसकी रूह पाक नहीं रही, उसने तो रब की चीज़ किसी और के नाम पे दे दी, फिर बात किसकी मानी जाएगी। सूरत अनाम आयत 118 में भी अल्लाह ताला फरमाते हैं फकुलू मिम्मा ज़ुकिर रसमुल्लाहि अलैहि इन कुंतुम बि आयातिही मोमिनीन। इसको बाद में तर्जमा आप खुद लिखेंगे, ये आपका होमवर्क है और आप इसके हुक्म को महसूस कीजिएगा। फिर अगर अल्लाह की आयतों पर तुम ईमान रखते हो, पूछें अपने आप से रखती हूँ, अच्छा ठीक है अल्हम्दुलिल्लाह, तो फिर जिस जानवर पर अल्लाह का नाम लिया गया हो इसका गोश्त खाओ। अब मेरा हाल है ना खाएंगे तो फिर खुद ही बताएंगे कि ईमान नहीं है अल्लाह की आयतों पे। आप कहेंगे कहीं ये तो नहीं कहा ना कि ना खाओ, बस लोग इन मसलों में बड़ी तू तकार करते हैं, तो उसकी भी दलील लिख लीजिए सूरत अल अनाम आयत 121 वला ताकुलू मिम्मा लम युज़कर इस्मुल्लाहि अलैह क्यों इन्नहू लफिस्क, और जिस जानवर को अल्लाह ताला का नाम लेकर ज़िबह न किया गया हो इसका गोश्त ना खाओ। लोग पूछते हैं क्यों ना खाओ, तो अल्लाह ताला कहते हैं बेशक इसलिए कि ये फिस्क है। मिल रहा जवाब? किसी फतवे की जरूरत मिल रहती है इसके बाद? हाँ, एक नफ्स का फतवा चाहिए बस, ख्वाहिश का फतवा। अल्लाह ताला इस आयत में आगे भी कहते हैं इन्न शयातीन लयूहून इला औलियाइहिम लियुजादिलूकुम, शयातीन अपने दोस्तों के दिलों में शकूक व एतराजात इल्का करते हैं ताकि वो तुमसे झगड़ा करें, लेकिन करना क्या है? वइन अतातुमूहुम इन्नकुम लमुशरिकून, अगर तुमने इनकी इताअत कबूल की तो तुम यकीनन मुशरिक हो। जितने प्यारे तरीके से अल्लाह ताला लोगों की रहनुमाई करता है, हमारी ज़ुबानें तो इस काबिल ही नहीं है कि उसका हक अदा कर सकें। एक और दलील दे दूं कि अल्लाह के नबी भी नहीं खाते थे। सही बुखारी की रिवायत है, अहद नबूवत से पहले का ये जिक्र है, जैद बिन उमर बिन नुफैल थे तो उन्होंने नबी सल्लम की दावत की, दस्तरखान पर गोश्त आया, नबी सल्लम ने कहा इन्नी ला अकलू मिम्मा तज़बहून अला अंसाबिकुम वला अकलू इल्ला मा ज़ुकिर इस्मुल्लाह अलैह, मैं वो गोश्त नहीं खाता जो बुतों या इस्तहानों की कुर्बानी का हो, मैं तो सिर्फ वही गोश्त खाया करता हूँ जिस पर ज़िबह के वक्त अल्लाह ताला का नाम लिया जाए। बस लोग ये बात जो कहते हैं कि चलें भाई खा लो बिस्मिल्लाह पढ़ के, तो असल में एक हदीस को मिसकोट करते हैं। मैं हदीस आपके सामने रख देती हूँ, इब्ने माजा की रिवायत है 3174 नंबर, हज़रत आयशा ही इसकी राविया हैं। आपने फरमाया, यानी लोग, इन्होंने आप नबी सल्लम के पास कुछ लोग आए और उन्होंने कहा ए अल्लाह के रसूल, बाज़ लोग हमारे पास बेचने के लिए गोश्त लाते हैं और हम नहीं जानते कि इस पर ज़िबह के वक्त अल्लाह का नाम लिया गया है या नहीं। यानी ये न्यू मुस्लिम्स हैं, इस्लाम में नए नए आए, लेकिन कहते तो हैं कि हमने ये काम किया, लेकिन हमें नहीं पता कि वो बेचारे अभी पूरी तरह शरीयत को समझ भी पाए हैं कि नहीं, तो क्या करें। तो आपने फरमाया, तुम अल्लाह का नाम लो और खा लो। वो लोग नए नए मुसलमान हुए थे। क्या पता चला? ये इस सवाल का जवाब है जो लोग कहते हैं कि लो अपने रेगुलर स्टोर्स में भी तो नहीं पता ना कैसा बिकता है। मुस्लिम स्टोर्स वाले भी तो कभी कभी दूसरों का लेके बेच देते हैं, तो फिर आप कहें कि वो दावा तो करते हैं ना कि ये हलाल है। जो दावा कर रहा है दोनों बातों का, फिर अगर शक आता है तो पहले तो ना लो, किसी और से ले लो, लेकिन अगर मजबूरी है तो फिर बिस्मिल्लाह पढ़ लो। और उसने झूठ बोला, खयानत की, तो उसके जिम्मे। लेकिन इसका ये तो नहीं मतलब कि इस हदीस को उस पे ले लो जो इस बात का दावा ही नहीं करते। रेगुलर स्टोर्स वाले ये दावा तो नहीं करते ना जो कि हम ये काम दो करते हैं। तिर्मिजी की एक रिवायत है, उम्मे हबीबा से अपने वालिद से रिवायत करती हैं कि बेशक नबी सल्लम ने खैबर के दिन हर कुचली वाले दरिंदे के खाने और हर पंजे वाले परिंदे और घरेलू गधे के गोश्त से मना किया। इंशाल्लाह इसकी तफसीलात बहुत आएंगी। हाँ, एक सवाल है, वो क्या कि फमनितुर्र गैर बागिन वला आत फला इस्मा अलैह। जो कोई मजबूर हो जाए, वो ना तो बगावत करने वाला हो ना हद से आगे बढ़ने वाला हो, तो फिर इस पर कोई गुनाह नहीं। क्यों? इन अल्लाह गफूर रहीम, बेशक अल्लाह ताला बख्शने वाले और मेहरबान है। तो इस्तरार क्या है, मजबूरी से क्या मुराद है? तो याद रखिए कि मजबूरी से मुराद क्या है कि भूख या प्यास की वजह से जान भर बन गई हो, जान जाने का डर हो, या बीमारी की वजह से जान जाने का डर हो, और हराम के सिवा कोई चीज़ मुयस्सर ना हो। ये नहीं कि शौक हो। गैरा बागिन, बगावत से यहाँ क्या मुराद है? कि अल्लाह का कानून तोड़ने की ख्वाहिश दिल में ना हो कि अमलन हम ऐसा करें, बल्कि एक मजबूरी की बात है। और आदिन से क्या मुराद है? ज़रूरत से ज़्यादा क्या है, यानी चंद टुकड़े, चंद लुकमे, चंद कतरे जो जान बचा सके, हलाल तक पहुंचने में इंसान की मदद हो जाए। क्यों ऐसी सारी चीज़ों से क्यों मना किया गया कि इन चीज़ों से इंसान की निगाह पाक नहीं रहती, उसका दिल पाक नहीं रहता, उसका जिस्म, उसका जिगर पाक नहीं रहता? इससे भी इस्लाम की खूबसूरती देखिए कि मजबूरियों में अल्लाह ताला चीज़ों को जायज़ कर देते हैं। और फिर आखिर में फरमाया, इन्नल्लज़ीना यक्तुमूना मा अनज़लल्लाहु मिनल किताब वयश्तरून बिही समनन कलीला। यकीनन वो लोग जो छुपाते हैं इन चीज़ों को जो अल्लाह ताला ने अपनी किताब में नाजिल की हैं, और इसके बदले थोड़ी कीमत ले लेते हैं, तो वो याद रखें क्या, उलाइक मा याकुलून फी बुतूनिहिम इल्लन नार। ये लोग अपने पेटों में आग भर रहे हैं। सजा क्या मिलेगी? वला युकल्लिमुहुमुल्लाहु यौमल क़ियामा, क़यामत के दिन अल्लाह ताला इनसे बात नहीं करेगा। वला युज़क्कीहिम, और ना इनका तज़किया करेगा। वलहुम अज़ाबुन अलीम, और दर्दनाक अज़ाब इनके लिए। एकदम हलाल हराम की बातों के बाद ये आयत क्यों आई? इसलिए कि अमूमन लोग ऐसी ही आयतें छुपा लेते हैं। अल्लाह ताला ने यहाँ अपने कलाम की बातों को छुपाने की सजा दे दी कि क्या क्या सजाएं क़यामत के दिन मिलेंगी कि वो लोग जो हक बात को नहीं मानते। इसकी भी शान नज़ूल में अल्लामा सय्यूती ने एक रिवायत लिखी है कि ये आयतें जो हैं यहूद और उनके रोसा के मुतल्लिक नाजिल हुई, क्योंकि वो अपने गरीबों से हदिये और तोहफे ले लिया करते थे इस बात की उम्मीद पर कि नबी सल्लम इन्हीं में नाजिल होंगे। और जब नबी सल्लम इनके अलावा दूसरों में तशरीफ लाए, यानी बनी इस्माइल में, तो इन्हें अपनी रियासत के जवाल और अपने तहाइफ के ख़त्म हो जाने का डर हुआ कि वो नजराने तो बंद हो गए, तवज्जो तो लोगों की बदल गई। तो उन्होंने नबी सल्लम के औसाफ, यानी आपके जो फीचर्स थे और आपकी बातें तौरात में थी, उसमें तब्दीली कर दी, और वो तब्दील शुदा औसाफ अपनी कौम के सामने बयान करने लगे और बोले कि वो नबी आखिरी ज़माने में मबूस होंगे, और इनकी जो सिफत है वो औसाफ इनमें नहीं पाए जाते। तो उस पर आयत नाजिल हुई कि इन्नल्लज़ीना यक्तुमूना मा अनज़लल्लाह। तो बहरहाल हर दौर में हक को छुपाने वाले होते हैं। क्यों छुपाते हैं लोग? इसलिए कि अपनी ख्वाहिशों का दीन जो है फिर वो नहीं जाता आगे। अल्लाह ताला ने यहाँ ऐसे लोगों को एक पॉइंट दे दिया कि देखो आज हो सकता है लोगों को तुम हक बात छुपा लो उनसे, क्योंकि आप देखिए कि वही आलिम और वही दीनदार लोगों को अच्छे लगते हैं जो नरम मसले देते हैं। लोग खुशी खुशी उनकी महफिलों में बैठते हैं, क्यों? कि इनके पास बैठेंगे तो अपना दीन ज्यादा नहीं बदलना पड़ेगा। लेकिन याद रखिए कि वो लोग जो जानते बूझते गुमराह अवाम से तो सुलह कर लें, लेकिन अल्लाह से कट जाएं तो दुनिया के अंदर भी उनकी इज्जत नहीं और आखिरत में भी नहीं। तो लिहाजा इस बात से हमारे लिए अमल की बात क्या है कि हक बात छुपानी नहीं। लेकिन मैं यहाँ आप सबको एक बड़ी, जिसको कहते हैं कि खैर ख्वाही से, एक नसीहत करूँगी, रिक्वेस्ट करूँगी, वो क्या है कि इन सारी बातों को महफिलों का हिस्सा ना बनाया करें। हमारा हाल के जहाँ चार लफ्ज़ पढ़ लेते हैं फिर महफिलों में जीना दोबर कर देते हैं, हलाल के फतवे, हराम के फतवे, हमने सुना, हमारे उस्ताद ने बताया, हमने पढ़ा। नहीं, सिर्फ एक बात याद रखें, ये जितनी बातें हुई ये आपके लिए काफ़ी हैं। अभी लोग नहीं समझेंगे आपकी बात, और आप पहले पूछेंगे, फिर परेशान होंगे, फिर आपसे बात संभलेगी नहीं, और फिर बाज़ दफ़ा खुदा ना करे कि आपके भी यानी ईमान में कहीं शक आ जाए। तो लिहाजा ये हक को छुपाने में नहीं आता। छुपाता कब है कोई? जब कोई पूछे, कोई बताए, आलिम से कोई पूछे। हम तो आलिम नहीं है ना, कोई हम ना बताएंगे तो कोई फ़र्क नहीं लोगों को पड़ेगा। लोगों की तो आदत होती है पूछने की। जब कोई आपसे कोई मसला पूछता है तो आप हैरान हुआ करें, आप मुझसे पूछ रही हैं? अभी माशाल्लाह इतने आलिम मौजूद हैं, फलां इदारे मौजूद हैं, फलां जगह से आप सवाल जवाब करें, मुझसे पूछ रहे हैं। उसी को सवाल करके परेशान कर दिया करें, बजाय इसके कि आप दिफा करने लग जाएं। तो हक बात को जाहिर करना है, छुपाना नहीं, वरना आप देखें सजाएं कितनी बड़ी हैं कि कल अल्लाह ताला कलाम नहीं करेगा। यहाँ एक सवाल बनता है कि हक बात क्यों छुपाई जाती है? इसलिए कि उससे इंसान के अपने मुफादात खतरे में पड़ जाते हैं। फिर आप देखिए कि यश्तरून बिही समनन कलीला का क्या मतलब है? दुनिया के फायदे कैसे? यहाँ समनन कलीला से मुराद है पूरी दुनिया। ये जरूर लिखिएगा जुमला मेरा कि यश्तरून बिही समनन कलीला। हम अमूमन इसका तर्जमा क्या करते हैं? इससे थोड़ी कीमत खरीदते हैं। हम कहते हैं अच्छा थोड़ी नहीं खरीदते तो ज्यादा में खरीद लेंगे। नहीं, समनन कलीला से मुराद क्या है? दुनिया। क्योंकि वमल हयात दुनिया इल्ला मताउल गुरूर। सारी दुनिया भी मिल जाए अल्लाह के एक कलाम के हुक्म को, मसले को छुपा के, तो वो आखिरत के मुकाबले में बड़ी थोड़ी है। आग जाएगी पेट में ऐसे लोगों के। दुनिया में अगर टेस्ट के गुलाम हो गए तो अल्लाह ताला वहां भी फिर कहेगा कि चलो ठीक है, जो तुम चाहते थे तुम्हें मिल गया। और ऐसे लोगों को अल्लाह ताला पाक ना करेगा। किस चीज से पाक नहीं करेगा? उनके गुनाहों से पाक नहीं करेगा। ये तो दुनिया में अपने आप को बहुत बड़े समझते थे, लेकिन गुनाहों की सजा भुगतनी पड़ेगी। अल्लाह ताला ने बहुत बड़ी बड़ी सजाएं दी। और क्या सजा इनकी? उलाइकल्लज़ी नश्तरवुद्दलालत बिलहुदा वलअज़ाब बिलमग़फिरा फमा अस्बरहुम अलन्नार। ये वो लोग हैं जिन्होंने हिदायत के बदले गुमराही और बख्शिश के बदले अजाब का सौदा किया। कितना सब्र है इनका बाग पर। दुनिया में सब्र नहीं कर सकते थे ना, नफ्स के तकाजों को पूरा करने की तमन्ना थी। आज पूछो कि आग अच्छी लग रही है, कितना सब्र करोगे? थोड़ा करोगे या ज्यादा करोगे? अल्लाह हमको बचा के रखे। अब देखिए, हिदायत के बदले गुमराही, दीन पढ़ के हिदायत मिलनी थी, किताब पढ़ के हिदायत मिलनी थी, गुमराही ले ली। कैसे? जो पढ़ा उस पर अमल ना किया। और अल्लाह की रजा मिलनी थी, गुनाहों की बख्शिश का वादा था अल्लाह ताला का ऐसे लोगों से, उसके बावजूद उसके अजाबों के लिए आ गए अल्लाह ताला। और कहते हैं कि उनको फिर आग में डाल के कहा जाएगा, अब देखो तुम कितना सब्र करते हो। क्यों भाई, इतनी बड़ी सजा किस बात की है? फरमाया ज़ालिका बिअन्नल्लाह नज़्ज़लल किताबा बिलहक। ये इसलिए कि अल्लाह ने किताब सच के साथ भेजी थी, सिर्फ चूमने चाटने के लिए नहीं भेजी थी। ये एक हिदायत नाम है, ये एक हैंडबुक है, इसके मुताबिक ज़िंदगी गुसर करोगे फिर बात बनेगी। लेकिन व इन्नल्लज़ीन अख्तलफू फिल किताब, मगर वो लोग जिन्होंने किताब में शक डाल दिया, इख्तलाफ में पड़ गए, लफी शिक़ाक़िन बईद, वो बहुत दूर की गुमराही में। यानी किताब तो उतरी थी हक के साथ, सच्ची थी, और हक एक ही होता है, लेकिन लोगों ने अपने पॉइंट ऑफ व्यू को बड़ा बना के किताब के हुक्मों को छोटा कर दिया। तो लिहाजा इसका नतीजा क्या हुआ? لوگوں میں پھوٹ پڑ گئی. آپ نے غور کیا ادھر؟ حق سے انحراف پھوٹ ڈال دیتا ہے. جیسے سیدھے راستے پہ جاتے جاتے آپ بکھرتے ہیں نا, تو کتنے ہی مختلف راستے آپ کے سامنے آتے ہیں, جہاں مرضی چلے جائیں. جب آپ نے سیدھا راستہ ہی چھوڑ دیا تو پھر آپ کسی بھی راستے میں جائیں. بعض لوگ مختلف سوال کرتے رہتے ہیں, یہ کر لیں وہ کر لیں, اچھا یہ نہیں وہ. ہاں, سیدھی بات آپ نے نہیں مانی, اس کے بعد آپ جو مرضی کریں. سورت نساء آیت 105 میں آتا ہے, انا انزلنا الیک الکتاب بالحق لتحکم بین الناس بما اراک اللہ. اے نبی, ہم نے یہ کتاب حق کے ساتھ آپ کی طرف بھیجی ہے تاکہ لوگوں کے درمیان فیصلہ کریں اسی کے مطابق. تو لہٰذا یہ کتاب عمل کے لیے ہے, اور یہی اس کا حق ہے. یہ کتاب ہم سے کیا تقاضا کرتی ہے؟ کہ ہم اس کتاب کو مان لیں, حق کا ساتھ دیں, اس کتاب کو لوگوں تک پہنچائیں. واقعی اگر درد رکھتے ہیں نا دل میں لوگوں کے لیے, تو پھر اس کتاب کو آگے پہنچائیے. ساری چیزیں بیچ کے, ساری دنیا کی قیمت پہ اگر آپ کو اس کتاب کو عام کرنا پڑے, تو آپ فائدے کا سودا کریں گے. صحابہ کرام سارے گھر مال ساری چیزیں لٹا کے اپنے ایمان بچا کے مدینہ پہنچے تھے, تو اسلام کیسے پھیلا؟ اگر آج کے دور میں اس دین کو ہم نے اپنی ترجیح نہ بنایا, تو یاد رکھے کہ یہ کتاب عام نہیں ہوگی. قیامت کے دن یہ لوگ ہمارے گریبان پکڑیں گے کہ اللہ یہ فتوے تو بڑے دیتے تھے, لیکن اس کتاب کی دعوت نہیں دیتے تھے جس کی وجہ سے ان کے دل بدلے. یہ کتاب دل کو نرم کرتی ہے, جس کی کیفیت آتی ہے, اور پھر انسان واقعی اس کو مانتا ہے. پھر یہ کتاب تقاضا کرتی ہے کہ انسان ایسے لوگوں کے ساتھ مل جائے جو حق کے راستے پہ چل رہے ہیں. اس کتاب کے نظام کو دنیا میں نافذ کیا جائے, اور اسی کو قانون کا درجہ دیا جائے. ورنہ یاد رکھیے, جو لوگ اس کتاب کو چھوڑتے ہیں, پھر وہ اختلافات میں جاتے ہیں, بڑی بڑی باتیں سامنے آتی ہیں اور نہیں مانتے. ابو داؤد کی ایک روایت ہے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے, آپ نے صلی اللہ علیہ وسلم نے فرمایا, المراء فی القرآن کفر, قرآن کریم کے بارے میں شبہ کر کے جھگڑنا کفر ہے. تو لہٰذا کبھی بھی اس معاملے کو بہت غیر سنجیدگی سے نہیں لینا چاہیے. صحیح مسلم کی روایت ہے عبداللہ بن عمر سے, ایک دن نبی صلی اللہ علیہ وسلم کی خدمت میں میں حاضر تھا. آپ نے دو آدمیوں کی آواز سنی جو ایک آیت میں اختلاف کر رہے تھے, چنانچہ آپ ہمارے پاس تشریف لائے. آپ کے چہرے پر غصے کے اثرات تھے. آپ نے فرمایا, تم سے پہلے کے لوگ کتاب میں اختلاف کرنے کی وجہ سے ہلاک ہو گئے. ہم آج کمیونٹیز کا نام لے لے کے اختلاف پیش کرتے ہیں, فلاں قوم تو کہتی ہے یہ کر لو, فلاں کہتی ہے نہ کرو. تو اپنے لیے نیت کر کے اٹھیے گا, ہم نے کسی اختلافی بات میں ایک جملہ بھی نہیں بولنا. جو بات سمجھ آئی اس کو مان لیں, جو ابھی سمجھ نہیں آئی دعا کریں, اللہ تعالیٰ آگے جاتے جاتے سمجھ دے دے گا. نہ زور زبردستی ہے, نہ کوئی مجبوری ہے. صحیح مسلم کی ایک روایت ہے جندم بن عبداللہ بجلی سے, نبی صلی اللہ علیہ وسلم نے فرمایا, قرآن کریم اس وقت تک پڑھتے رہو جب تک کہ تمہارے دلوں کو اس پر اتفاق ہو, اور جب قرآن پاک کے معنی میں تمہارے درمیان اختلاف ہو جائے تو اٹھ جاؤ. اللہ تعالیٰ ہم پہ اپنی رحمتیں کریں. چلیے.